بسم الله الرحمن الرحيم تیرا لائن والا قرآن مجید صفحہ نمبر پچاس آخری لائن پارے نمبر دو رکوع نمبر چودہ سورۃ البقرہ آغاز نمبر دو آیت نمبر 233 سورۃ البقرہ آیت نمبر 233 تیس اور تین تینتیس اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم والوالدات يرضعن اولادهن حولين كاملين لمن اراد ان يتم وعلى المولود له رزقهن وكسوتهن بالمعروف لا تكلف نفس الا وسعها لا تضار والدة بولدها ولا مولود له بولده وعلى الوارث مثل ذلك فإن أرادا فصالا عن تراض منهما وتشاور فلا جناح عليهما وَإِنْ أَرَدْتُمْ أَنْ تَسْتَرْضِعُوا أَوْلَادَكُمْ فَلَا جُنَاحَ عَلَيْكُمْ إِذَا سَلَّمْتُمْ مَا آتَيْتُمْ بِالْمَعْرُوفِ وَاتَّقُوا اللَّهَ وَاعْلَمُوا أَنَّ اللَّهَ بِمَا تَعْمَلُونَ بَصِيرٌ صدق الله العظيم اعوذ باللہ میں پناہ میں آتا ہوں اللہ کی من الشیطان الرجیم نہایت مردود شیطان سے بسم اللہ اللہ کے نام کے ساتھ الرحمن جو بے حد مہربان ہے الرحیم نہایت رحم والا ہے اس سے پہلے اللہ تبارک و تعالی نے طلاق کے مسائل بیان فرمائے کہ پہلی بات تو یہ ہے کہ نکاح کا مقصود میاں بیوی کے درمیان ذہنی مطابقت اور اس لیے فرمایا کہ نکاح سے پہلے دیکھ لیا جائے عقیدہ کیا ہے نظریات کیا ہے اور اس کے بعد پھر کوشش ہو متعلقین کی بھی کہ یہ گھرانہ آباد رہے اور اگر تمام تر کوششوں کے باوجود ذہنی ہم آہنگی پیدا نہ ہو سکے پھر علیحدگی اختیار کی جائے علیحدگی اختیار کرنے کا آسان طریقہ یہ کہ شوہر اپنی بیوی کو ایام سے فارغ ہونے کے بعد پاکیزہ ہو جائے گا وہ اس کو ایک طلاق دے اور اس کے بعد اگر چاہے تو عدت کے اندر رجوع کر لے اگر نہ چاہے تو عدت کے بعد اس عورت سے دوبارہ نکاح بھی ہو سکتا ہے اور دوسری جگہ بھی اس کا نکاح ہو سکتا ہے اور فرمایا کہ جس طلاق کے بعد رجوع ہو سکتا ہے وہ طلاق ہے جو دو بار دی جائے تیسری بار دینے کے بعد رجوع نہیں ہو سکتا اس کے بعد جہاں تک رجوع کا تعلق ہے اس کے لیے بھی ضابطہ بیان فرما دیا کہ اگر شوہر اصلاح کی نیت رکھتا ہے تکلیف دینا نہیں چاہتا تو پھر رجوع کر لیا جائے اس کو اختیار حاصل ہے کہ عدت کے دوران میں رجوع کر لیں اور اگر عدت کے دوران میں رجوع نہیں کیا پھر دونوں کی مرضی ہے کہ باہمی نکاح عدت کے بعد کرنا چاہیں مرد اور عورت نکاح ہو جائے گا اگر نہ کرنے کے انسان ہی ہوگا اس کے بعد یہ بات بیان فرمائی کہ جس عورت کو طلاق ہو گئی اس کی عدت بھی پوری ہو گئی عدت پوری ہونے کے بعد اگر وہ اپنے پہلے شوہر کے ساتھ دوبارہ نکاح کرنا چاہتی تو رسا کو چاہیے کہ رکاوٹ نہ بنے اور اگر وہ کسی اور جگہ نکاح کرنا چاہتی ہے تو بھی وہ رسا کو رکاوٹ نہیں بننا چاہیے تو میں وہ رسا بھی لواحقین بھی جو سرپرست ہیں وہ بھی رکاوٹ نہ بنے اور جو پہلا شوہر ہے اس کو بھی چاہیے کہ درمیان میں रुकावटें न डाले। तो लिहाजा उस लड़की का, उस खातून का हक है कि वह जहाँ चाहे निकाह करे। फरमाया अगर तुम रुकावटें पैदा करोगे तो उसके अंदर कितनी कवाहतें पैदा होगी, अल्लाह इनको इन बातों को जानता है, तुम्हें पूरी तरह मालूम है। और अगर तुम उनका निकाह होने दोगे तो उसके नतीजे में क्या होगा, अंदर की पाकीजगी भी रहेगी और बाहर की बदनामी से भी हिफाजत हो जाएगी। अगर ऐसा नहीं करोगे, नतीजा ये है कि अगर लड़की या लड़का एक दूसरे के साथ निकल गए तो नतीजा ये है कि बदनामी होगी। अगर ना भी निकले और तुमने लड़की को मजबूर करके रखा अपने पास, नतीजा ये होगा कि जो अंदर उसके ख्यालात होंगे वो नापाकी के ख्यालात होंगे और वह मुस्तकिल गुनाह की हालत में रहेगी। तो इसलिए इससे इज्तिनाब ज़रूरी है। अब ये बात बयान फरमा के अब एक अहम मसला बयान किया जा रहा है कि अगर तलाक वाक़ हो गई या तलाक नहीं हुई तो उस सूरत में क्या है कि जो बच्चा है उसके दूध पिलाने की जिम्मेदारी किस पर है। आजकल तो इस जिम्मेदारी की ज़रूरत नहीं है क्योंकि वो डब्बे का दूध चल जाता है, इसलिए ना माँ को फुर्सत है दूध पिलाने की, ना बाप को फुर्सत है दूध पिलवाने की। तो लिहाजा डब्बे का निज़ाम है, उसकी वजह से बाहमी मानूसियत भी नहीं, अब पता नहीं डब्बे का दूध जो है वो किसका दूध है, और वही असरात आज मुंतकिल हो रहे हैं। तो फरमाया कि वल वालिदातु, और ज़िम्मेदारी किसकी है दूध पिलाने की, वल वालिदातु और माएँ, वालिदा के जिसने जना है, वल वालिदातु और जनने वालियाँ, यूरना वो दूध पिलाएँ औलाद अहुन्ना अपनी औलाद को, कितना अर्सा दूध पिलाएँ, हवलैनी कामिलैनी पूरे 2 साल, कि अगर 2 साल पूरे करना चाहें तो 2 साल पूरे करें, और अगर 2 साल पूरे ना करना चाहें तो उसमें कमी भी हो सकती है। अब यहाँ 2 साल की जो पाबंदी लगाई गई है वो क्यों है? पहली बात तो ये है कि औरतें 3 किस्म की हैं जिन्होंने दूध पिलाना है। 1 किस्म की औरत वो है जो निकाह में है, मियाँ बीवी दोनों अभी निकाह की हालत में हैं, बच्चा पैदा हो गया, अभी बच्चे का दूध का निज़ाम है तो माँ दूध पिलाएगी। अब जब माँ दूध पिलाएगी तो शोहर जो है बीवी को ना नफका अदा करेगा, वो दूध की वजह से अदा नहीं करेगा, वो बीवी होने की वजह से अदा करेगा। उसके लिए अखराजात की ज़िम्मेदारी शोहर पर है, वो वैसे ही है कि शोहर की ज़िम्मेदारी है कि रिहाइश का इंतज़ाम भी करे, लिबास का इंतज़ाम भी करे, खुराक का इंतज़ाम भी करे, ये शोहर के ज़िम्मे लाजिम है। अब उसका तो खर्च हो देगा। दूसरी किस्म की औरत वो है कि जिसको तलाक हो गई है लेकिन अभी इद्दत बाकी है, जब इद्दत बाकी है तो ये इद्दत के अंदर दूध पिलाएगी तो इजाफी मुआवजा दूध का नहीं होगा, तो इद्दत में भी अखराजात की ज़िम्मेदारी शोहर की है कि इद्दत के अंदर भी उसकी ज़िम्मेदारी अखराजात की पूरी करेगा, रिहाइश भी देगा, लिबास भी देगा, खुराक भी देगा। और इसके बाद तीसरी किस्म की औरत वो है कि जिसकी इद्दत गुजर चुकी है, कि वो तलाक हो गई है, इद्दत गुजर गई है, अब ऐसी औरत को मुआवजा दिया जाएगा दूध पिलाने का। क्यों? इसलिए कि नान नफका की ज़िम्मेदारी शोहर पर नहीं, कि इद्दत पूरी हो गई, अब नान नफका की ज़िम्मेदारी नहीं है, तो अब ये दूध के अखराजात अदा करेगा शोहर। एक बात यह है जिसकी आगे तफसील इसी आयत में आ रही है। और इसके बाद ये है कि यह दूध कितना अर्सा पिलाया जाएगा, 2 साल पिलाया जाएगा। इसके अंदर यहाँ जो इशारा है वो इस बात की, ये इशारा है, जो इशारा है वो ये है कि औरत शोहर से 2 साल से ज़्यादा का मुआवजा नहीं ले सकती, और शोहर 2 साल से ज़्यादा दूध पिलाने पे मजबूर नहीं कर सकता। तो हवलैनी कामिलैनी यहाँ 2 साल फरमाए गए हैं, तो 2 साल इस लिहाज से फरमाए गए हैं कि इसकी मुद्दत 2 साल है कि बीवी 2 साल से ज़्यादा का मुआवजा का मुतालबा नहीं कर सकती, और शोहर उससे ये मुतालबा नहीं कर सकता कि इसको 2 साल से ज़्यादा दूध पिलाओ। एक मसला ये इससे मालूम हो रहा है। दूसरी बात यह है कि एक एतराज़ है, एतराज़ है कि कुरान मजीद में तो हौलैनी कामिलैनी दूध की जो मुद्दत है 2 साल बयान की गई है, और इमाम अबू हनीफा रहमतुल्लाह अलैह जिनकी तुम तकलीद करते हो वो कहते हैं 2.5 साल, अब देखें उनकी बात जो है वो कुरान से टकरा रही है, फिर भी तुम उनकी बात को कबूल कर रहे हो। तो यहाँ एक बुनियादी बात ज़हन नशीन फरमा ली है, इमाम आज़म रहमतुल्लाह अलैह ने यह नहीं फरमाया कि रज़ाअत की मुद्दत 2.5 साल है, ये नहीं फरमाया। हज़रत ने क्या फरमाया? एक ज़ाबिता ये है कि वो औरतें जो हराम हैं जिनसे निकाह नहीं हो सकता, कुरान मजीद में अल्लाह ताला ने वो औरतें बयान फरमाई हैं 3 बुनियादी उसूलों के लिहाज से। एक है खूनी रिश्ता, एक है रज़ाअत का दूध पिलाई का रिश्ता, एक है निकाह का रिश्ता। निकाह की वजह से पहला मरहला है खून की वजह से, खून की वजह से जो औरतें हराम हैं जिनसे निकाह नहीं हो सकता, माँ से नहीं हो सकता, जिस तरह अपनी माँ से नहीं हो सकता इस तरह वालिद की माँ से भी नहीं हो सकता, वालदा की माँ से भी नहीं हो सकता, दादी से भी नहीं हो सकता, नानी से भी नहीं, अपनी माँ से भी नहीं हो सकता निकाह। दूसरी जो सूरत है वो ये है, दूसरा जो रिश्ता जो नहीं हो सकता, बेटी से नहीं हो सकता, पोती से नहीं हो सकता, नवासी से नहीं हो सकता, और इसके बाद जो है वो बहन से नहीं हो सकता, फूफी से नहीं हो सकता, भतीजी से नहीं हो सकता, भांजी से नहीं हो सकता। तो ये रिश्ते हैं जिनकी हुरमत बयान की गई है कुरान मजीद के अंदर। फिर ये कि रज़ात का ये है खून की वजह से जो रिश्ते हराम। उसके बाद है रज़ात, अगर किसी औरत का खून दूध पिया है, अगर किसी लड़के ने या लड़की ने किसी औरत का दूध पिया है, तो उसके दूध पीने की वजह से भी ये सारे रिश्ते जो खून की वजह से हराम हैं, ये दूध की वजह से भी हराम हैं। अब जिससे दूध पिया है वो माँ है, अब उससे निकाह नहीं हो सकता, उसकी माँ से निकाह नहीं हो सकता, और इसलिए जो उसका शौहर है उसके शौहर की माँ से निकाह नहीं हो सकता, और इसी तरीके से जो 7 रिश्ते हराम हैं खून की वजह से, वही 7 रिश्ते हराम होंगे दूध की वजह से। अब दूध के रिश्ते हराम हैं तो अब यहाँ ये मसाला पैदा हो रहा है। तो तीसरी बात मैं अर्ज़ कर दूँ, फिर इसकी मैं वजाहत कर देता हूँ। तीसरी बात यह है कि निकाह की वजह से जो रिश्ते हराम, किसी औरत से निकाह हो गया और उससे रुखसती भी हो गई, अब उसकी बेटी से निकाह नहीं हो सकता, और इसी तरह से अगर कोई औरत निकाह वाली है तो निकाह वाली औरत से निकाह नहीं हो सकता, तो ये निकाह की वजह से हराम हैं ये रिश्ते। अब दूसरी बात जो मैंने गुजारिश की कि रज़ात की वजह से दूध की वजह से हराम है, अब दूध की वजह से हराम है उसके लिए शर्त है कि कितनी उम्र में उसने दूध पिया हो, कि अगर उसने 4 साल की उम्र में दूध पिया है तो क्या तब भी ये रिश्ते हराम हो जाएंगे? हराम नहीं होंगे। अगर रज़ात की मुद्दत के अंदर उसने दूध पिया होगा तो रिश्ते हराम होंगे, और अगर रज़ात की मुद्दत में दूध नहीं पिया तो रिश्ते हराम नहीं होंगे। अब हज़रत इमाम आज़म रहमतुल्लाह अलैह का फरमाना ये है कि जिसने 2.5 साल की उम्र तक दूध पिया है तो वो भी रज़ात की वजह से रिश्ता हराम होगा। एहतियात की वजह से 2 सूरतें हैं कि 2 साल को मुकर्रर किया जाए या 2.5 साल को मुकर्रर किया जाए। जब 2 साल को मुकर्रर किया है तो उसके तो ये सब के नज़दीक हराम है, कि 2 साल के अंदर दूध पिया है तो उसकी वजह से सारे रिश्ते हराम हो जाएंगे। लेकिन जिसने 2 साल के बाद 2.25 साल की उम्र में दूध पिया है या 2.5 साल पूरे होने के करीब में दूध पिया है, क्या उस पे ये रिश्ते हराम होंगे कि ये हराम नहीं होंगे? अब इमाम आज़म रहमतुल्लाह अलैह का मामला जो है इंतहाई एहतियात का है, तो कहते हैं जहाँ एहतियात का पहलू मौजूद है उसको इख्तियार किया जाएगा, एहतियात की वजह से इसका निकाह भी नहीं होगा, ये भी हराम है। और उन्होंने जो बात जो बयान की है वो कुरान की मुखालफत में बयान की है, तो ये सूरतुल अहकाफ पारा नंबर 26। पारा नंबर 26 की ये पहली सूरत है सूरतुल अहकाफ। ये सफ़ा नंबर 13 लाइन वाला कुरान मेरी सफ़ा नंबर 699 है। पारा नंबर 26 और सूरतुल अहकाफ, सूरतुल अहकाफ का यह दूसरा रुकू है और सूरतुल अहकाफ की यह आयत नंबर 15 है। वसीन अल इंसान बिवालिदैही एहसाना, ये सफ़ा नंबर 699 पे 6 लाइन है। वसीन अल इंसान बिवालिदैही एहसाना हमलतहु उम्मुहु कुरहम वज़ातहु कुरहा اس میں اللہ تعالی نے فرمایا کہ والدین کے ساتھ اچھا سلوک کرو, اور اس کے بعد یہ فرمایا کہ والدہ کا احسان ہے کہ اس نے تکلیف کی حالت میں تجھے اٹھایا ہے اور تکلیف کی حالت میں تجھے جنا ہے. اب یہ بات بیان فرما کے آگے فرمایا وہ حمل ہو وہ فصال ہو سلاسون شاہرا, اس کا اٹھانا وہ فصال ہو اور اس کا دودھ چھڑانا سلاسون شاہرن 30 مہینے. اب اس میں یہ بھی ہو سکتا ہے کہ پیٹ میں رکھنا اور دودھ چھڑانا دونوں ملا کر 30 مہینے ہوں, یہ بھی ہو سکتا ہے. اب جب یہ 30 مہینے ہوں تو اس کے اندر ایک احتمال پیدا ہو رہا ہے کہ عمومی طور پر حمل کی جو مدت ہے وہ 9 مہینے. اب جب 9 مہینے ہیں اور اس کے بعد 9 مہینے کے بعد بچہ پیدا ہو گیا تو اب سلاسون شہرا 30 مہینے اگر ٹوٹل شمار کیے جائیں تو باقی دودھ پینے کی مدت کتنی رہ گئی, وہ 21 مہینے رہ گئی. 2 سال میں 24 مہینے ہوتے ہیں, تو یہاں احتمال پیدا ہو گیا. اگر یہ کہا جائے کہ نہیں جناب 2 سال دودھ پلانے کی مدت ہے, اور جب دودھ پلانے کی مدت 2 سال ہے تو پھر پیٹ کی مدت کتنی ہوگی, 6 مہینے. 6 مہینے عموماً نہیں ہوتے, عموماً جو ہے 9 مہینے ہوتے ہیں, تو بھی اس کے اندر پھر احتمال پیدا ہو رہا ہے. تیسری صورت یہ ہے کہ پیٹ کی جو زیادہ سے زیادہ مدت ہے وہ 2.5 سال ہے. اب اس میں ایک سوال پیدا ہوگا کہ جناب عموماً تو نہیں ہوتا, عموماً نہیں ہوتا, لیکن اس کی مثالیں موجود ہیں. کہ مثالیں موجود ہیں کہ اتنے عرصے تک بھی جو بچے جو ہیں اتنے عرصے بعد بھی پیدا ہوئے ہیں, اس کی مثالیں موجود ہیں. حضرت زہاق تابعی ہیں, اور ان کا نام زہاق رکھا گیا کیوں کہ جب یہ پیدا ہوئے تو ان کے دانت جو تھے وہ پیدا ہو چکے تھے, اتنا عرصہ ماں کے پیٹ میں رہے, اس لیے ان کا نام زہاق رکھا گیا کہ ہنسنے والا, کہ ہنسنے والے دانت نظر آ رہے ہیں. تو لہذا اس کی مثالیں استثناء کے ساتھ ہیں موجود ہیں. بنگلہ دیش کے اندر بھی ایسی کئی مثالیں سامنے آ چکی ہیں. تو لہٰذا 2.5 سال جو ہیں وہ علیحدہ پیٹ کے ہیں, 2.5 سال علیحدہ دودھ کے ہیں. تو حمل ہو و فصال ہو, اس کا حمل جو ہے وہ بھی سلاسون شہرا 30 مہینے کا, و فصال ہو اور اس کا جدا کرنا دودھ کا, یہ بھی 30 مہینے. تو دونوں احتمال موجود ہیں, تو 30 مہینے کا احتمال موجود ہے. اس لیے امام صاحب رحمۃ اللہ علیہ نے فرمایا, یہ نہیں فرمایا کہ دودھ 2.5 سال پلایا جائے, بلکہ فرماتے ہیں 2.5 سال کے اندر اگر کسی نے دودھ پی لیا تو رضاعت کا حکم اس پر نافذ ہو جائے گا, اس کی وجہ سے رشتے حرام ہو جائیں گے. تو اس احتیاط کی وجہ سے حضرت نے فرمایا ہے کہ نہ کہ حولین کاملین کی مخالفت کی وجہ سے یا لا علمی کی وجہ سے حضرت نے فرمایا, ایسا نہیں ہے. تو حضرت کی نظر کیونکہ گہری نظر ہے اور تمام باتوں پہ ہوتی ہے, اس لیے حضرت احتیاط کے پہلو کو اختیار فرماتے ہیں. تو فرمایا کہ یہ دودھ پلانا کس کے لیے ہے, لمن ارادہ, وہ جس نے اس کے لیے ہے جس نے ارادہ کیا, این یتیم مروا, کہ وہ دودھ پلانے کو پورا کرے. کہ جو شوہر چاہتا ہے کہ میں اپنے بچے کو دودھ پلواؤں اور وہ پورا کرنا چاہتا ہے تو اپنی گھر والی سے یہ کہے گا کہ اس کو پورے دو سال دودھ پلاؤ. تو اس میں یہ بات میں نے گزارش کی کہ 2 سال سے زیادہ کا معاوضہ عورت نہیں لے سکتی, اور وہ اس کو 2 سال سے زیادہ کے لیے مجبور نہیں کر سکتا. تو اس سے 2 سال سے زیادہ کی نفی نہیں ہو رہی, اس سے 2 سال سے زیادہ مدت رضاعت کی نفی نہیں ہو رہی, بلکہ یہاں جو مسئلہ بیان ہو رہا ہے کہ شوہر اس کو 2 سال سے زیادہ کے لیے مجبور نہیں کر سکتا, اور وہ 2 سال سے زیادہ کا معاوضہ نہیں لے سکتی اگر وہ طلاق یافتہ ہے. وعلی المولود لہ, المولود لہ, مولود پیدا کیا ہوا, لہو جس کے لیے. اب یہاں اللہ تبارک و تعالیٰ نے والدات والوالدات تو والدہ کا ذکر فرمایا, لیکن یہاں والد کا نام نہیں بیان فرمایا, والد کا لفظ استعمال نہیں فرمایا, مولود لہو کا لفظ استعمال فرمایا. اب اس میں ایک اشارہ کیا ہے, مولود لہو کے معنی ہے کہ یہ کس کے لیے پیدا کیا گیا ہے, نسب اور سلسلہ کس کا چلتا ہے, باپ کا چلتا ہے یا ماں کا چلتا ہے, باپ کا چلتا ہے. جب باپ کا چلتا ہے تو یہ بچہ کس کے لیے پیدا ہوا ہے, باپ کے لیے پیدا ہوا ہے, اس کی نسل آگے چل رہی ہے. تو یہاں اللہ تبارک و تعالیٰ نے اس کو المولود لہو فرمایا ہے کہ یہ بچہ جس کے لیے پیدا کیا گیا ہے اس پر ذمہ داری ہے اخراجات کی, اور کون سی اخراجات کی, وعلی المولود لہو, اور جس کے لیے وہ پیدا کیا گیا ہے اس پر رزق ہننا ان کا رزق ہے, ان کی خوراک ہے, بقسمت ہننا اور ان کا لباس ہے, بالمعروف ہی دستور کے مطابق. अब अगर औरत निकाह के अंदर है तो जाहिर है कि वो निकाह के अंदर होने की वजह से उसके अखराजात की जिम्मेदारी शोहर पर है, तो वो तो जिम्मेदारी अदा कर रहा है। और दूसरी सूरत यह है कि अगर वो इद्दत में है तो भी शोहर के जिम्मे है कि उसके अखराजात की जिम्मेदारी अदा करे। और अगर वो इद्दत गुजार चुकी है, तलाक हो गई है, इद्दत गुजार चुकी है, तो अब उसके लिए लाजिम है शोहर के लिए कि उसको मुआवजा अदा करेगा। अब दूध पिलाने का उसको मुआवजा देगा क्योंकि उसकी बीवी नहीं रही। जब उसकी बीवी नहीं रही तो लिहाजा अखराजात की जिम्मेदारी नहीं, तो उस पर दूध पिलाने की जिम्मेदारी है, तो दूध पिलाने की रकम जो है वो अदा करेगा, उसको मुआवजा देगा दस्तूर के मुताबिक। तो मैं अगर ला तकल्लफ नहीं तकलीफ दिया जाएगा नफसन कोई शख्स इल्ला वसाहा मगर अपनी वसत के मुताबिक, कि ऐसा नहीं होगा कि एक दूसरे को ब्लैकमेल ना करें। अब औरत है तो औरत पे दबाव डाला जाए कि वो दूध पिलाए, दूध पिलाए, माँ है तो दूध पिलाएगी मजबूरी की वजह से नहीं। फरमाया कि शोहर को मजबूर किया जाए कि इसका बच्चा है तो ये इसको ब्लैकमेल करें कि ज़्यादा से ज़्यादा इससे मुआवजा वसूल करें। फरमाया कि एक दूसरे को तकलीफ पहुँचाना मकसूद ना हो, जो ज़ाबिता है आम तौर पर उस पर इख्तियार किया जाएगा। ला तो वार वा नहीं दुख दिया जाएगा वालिदा तुम वालिदा को भी वाला दिया अपने बच्चे की वजह से, कि ये माँ है तो माँ की मोहब्बत है तो माँ मजबूर है तो इसको ब्लैकमेल किया जाए, कहा जाए कुछ मुआवजा नहीं देता मैं तुम, इसको पिलाओ दूध तो मजबूर हो गए दूध पिलाएगी। फरमाया कि नहीं, उसको दुख नहीं देना। वला मौलूदुल्लाह भी वालदी, और ना उसका जिसका बच्चा है, यानी उस शोहर के लिए भी उसके वालिद के लिए भी तकलीफ की कैफियत पैदा नहीं की जाएगी भी वालदी अपने बच्चे की वजह से, कि इसका बेटा है लिहाजा इसने बेटे को दूध तो पिलवाना है इसलिए इसको यहाँ ब्लैकमेल किया जाए। फरमाया कि नहीं, एक दूसरे को तकलीफ नहीं दी जाएगी, एक दूसरे की कमजोरी से फ़ायदा नहीं उठाया जाएगा, शरीयत के ज़ाब्ते को सामने रखा जाए। और अगर वालिद का इंतकाल हो जाए, बच्चा पैदा हुआ और वालिद का इंतकाल हो गया, अब उसके दूध पिलाने की जिम्मेदारी किस पर है? माँ दूध पिलाएगी लेकिन उस माँ को दूध पिलाने के अखराजात दिए जाएंगे, तो अखराजात कौन अदा करेगा? वह वारिल वारिसी, और वारिस पर है मिस्रु जालिक इसके बराबर, कि वरसा जो है वो अदा करेंगे। अगर जायदाद बाप की लड़के के हिस्से में आई है, लड़के को विरासत मिली है जो बच्चा है दूध पीने वाला, तो उसके माल में से निकाला जाएगा। नाबालिग के माल में से बाकी चीज़ें नहीं निकाली जाती, ज़कात नहीं निकाली जाएगी, खैरात बच्चे के माल में से नहीं होगी, लेकिन ये जो दूध पिलाने का खर्चा है यह बच्चे के माल में से निकाला जाएगा। और अगर बच्चे के माल में ना हो गुंजाइश, फिर जो उसके वरसा हैं उन पर जिम्मेदारी आयद होगी, जिसको जितना हिस्सा मिलेगा विरासत में शरी तौर पर जितने हिस्से का हकदार होगा, क्या वो हिस्सा मिला है कि नहीं मिला, उतने हिस्से की रकम अदा करने का वो पाबंद है। कि दूध का मुआवजा जितना है तो वो मुआवजा तकसीम होगा हिस्सों के मुताबिक, तो हिस्सों के मुताबिक वो मुआवजा अदा करेंगे। फरमाया फ़ैन अरादा, बस अगर उन दोनों ने इरादा कर लिया, मियाँ बीवी दोनों ने इरादा किया है, फिसालन दूध छुड़ाने का, आन तराद मिनहुमा अपनी रजामंदी से, व तशावरीन और अपने मशवरे से, अगर आपस में मशवरा कर लिया कि इसको दूध न पिलाया जाए, माँ का दूध मुनासिब नहीं है, अगर उसके अंदर कोई ख़राबी है नुकसानदेह है, तो लिहाजा दूध पिलाने के बारे में बाहमी मशवरा कर लिया कि अब बच्चे को ज़रूरत नहीं है, बच्चा ताकत वाला है और इसको खाने पीने की चीज़ें दी जाएँ, तो अगर आपस में मशवरा कर लें और दोनों राज़ी हों मियाँ बीवी, तो फिर उसका दूध जो है वो दो साल से पहले भी छुड़ाया जा सकता है। फला जुनाह अलैहिमा, पस नहीं कोई गुनाह उन दोनों पर। वही नारद तुम, और अगर तुमने इरादा किया माँ दूध नहीं पिला रही, अब दूध पिलवाना है किसी और से, वही नारद तुम अगर तुमने इरादा किया अन तस्तर हो कि तुम दूध पिलवाओ औलादकुम अपनी औलाद को, फला जुनाह अलैकुम पस नहीं कोई गुनाह तुम पर, अगर माँ नहीं दूध पिलाना चाहती या माँ के दूध में मुनासबत नहीं है तो तुम दूसरी जगह बच्चे का दूध पिलवा सकते हो, या दूसरी जगह दूध पिलाओगे तो उसके लिए शर्त क्या है, तुम पे कोई गुनाह नहीं, मगर कब इदा सल्लम तुम, जब तुमने सुपुर्द कर दिया, जब तुम सुपुर्द कर दो माँ आते ही तुम, जो तुमने दिया बिलमारूफ दस्तूर के मुताबिक, यानी जो तुम्हें जो तुमने देना मुकर्रर किया कि दूध पिलाने वाली औरत को मैं ये मुआवजा दूंगा दस्तूर के मुताबिक, کہ جو ماحول ہے اس ماحول کے مطابق جو معاوضہ بنتا ہے, تو معاوضہ جب دیا جائے گا اور اس کے حوالے کر دیا جائے گا, صرف وعدہ نہیں بلکہ اس کے سپرد کر دیا جائے گا, تب کوئی گناہ نہیں, اور اگر سپرد نہیں کیا جائے گا تو پھر گناہگار ہوگے اور یہ تم پہ قرض رہے گا کہ تم نے اس کو ادا کرنا. اب اس میں یہ ہے کہ اس میں دو اشارے ہیں, ایک اشارہ ہے جس سے دودھ پلوایا ہے اس کا معاوضہ ادا کرنا ہے, دوسری بات یہ ہے کہ بیوی نے دودھ نہیں پلایا, کسی مجبوری سے دودھ نہیں پلا سکی تو اس کے اخراجات میں کمی کر دی جائے کہ تیرا نان نفقہ جو ہے وہ میں کم کر رہا ہوں تو میرے بچے کو دودھ نہیں پلا رہی, میں اس میں کمی نہیں کی جا سکتی, اگر یہ کمی کرے گا تو یہ زیادتی ہے, لہٰذا اس زیادتی سے بھی اپنے آپ کو بچائیں اور جو دودھ پلا رہی ہے اس کا معاوضہ ادا کرنے میں بھی کوتاہی نہ کرے, اس کا معاوضہ بھی ادا کرے اور یہ اخراجات بھی بدستور پورا کرتا رہے. فرمایا واتقوا اللہ, اور ڈرتے رہو اللہ سے کہ انجام کو سامنے رکھو کہ اللہ نے گرفت فرمانی ہے اور اللہ نے ہر بات کے بارے میں سوال کرنا ہے. وعلمو, اور جان لو, یہ تقوی کب پیدا ہوگا؟ اس عقیدے سے پیدا ہوگا. وعلمو, اور تم جان لو, ان اللہ, یقینا اللہ تعالی, بما تعملون, اس کو جو تم کر رہے ہو, بصیر نہایت دیکھنے والا ہے. اللہ سے یہ بات تمہاری چھپی ہوئی نہیں, تمہارے جو کام جو ہیں یہ اللہ کے علم میں ہیں, اور جب اللہ کے علم میں ہیں تو اللہ اس کا تم سے حساب لے گا. جب حساب لینے کا عقیدہ پختہ ہوگا تو اللہ کا خوف پیدا ہوگا, جب اللہ کا خوف پیدا ہوگا تو انسان پھر کوتاہیوں سے اور نافرمانیوں سے بچنے کی کوشش کرے گا. اللہ مجھے بھی آپ کو بھی تو صحیح توفیق عطا فرما دے. واقع الحمد للہ رب العالمین الرحمن الرحیم مالک یوم الدین. اللهم صل وسلم وبارك على سيدنا محمد النبي الأمي. اللهم إنا نسألك رضاك والجنة ونعوذ بك من غضبك والنار. يا حي يا قيوم برحمتك نستغيث. اللهم اغفر لنا ولوالدينا ولأولادنا ولإخواننا الذين سبقونا بالإيمان ولجميع المؤمنين والمؤمنات. انك انت العفو الكريم انك انت الغفور الرحيم. اللهم اجد امير المؤمنين والمجاهدين, اللهم انصرهم ولا تنصر عليهم, انك انت على كل شيء قدير. اللهم ربنا نجنا من القوم الظالمين. اللهم انا نسالك الهدى والتقى والعفاف والغنى. اللهم ربنا تقبلنا وتقبل ازواجنا واولادنا واموالنا واحبابنا واقاربنا وجميع المسلمين والمسلمات كما تقبلت صحاب النبي صلى الله عليه وسلم. اللهم نور قلوبنا بالايمان كما نورت قلوبهم, وادخلنا معهم في جنات الفردوس برحمتك يا ارحم الراحمين. وتقبل منا انك انت السميع العليم, وتب علينا انك انت التواب الرحيم. اللهم انا نسالك من خير ما سالك منه نبيك وعبدك محمد صلى الله عليه وسلم, ونعوذ بك من شر ما استعاذ منه نبيك وعبدك محمد صلى الله عليه وسلم. انت المستعان وعليك البلاء, ولا حول ولا قوه الا بالله العلي العظيم. صلى الله تعالى على خير خلقه محمد وعلى اله وصحبه اجمعين. امين امين امين برحمتك يا ارحم الراحمين.